رات کا وقت، دانش کا پرائیویٹ بنگلہ۔ انترا اس وقت بیڈ پر سو رہی تھی، لیکن اب اس کی بڑی بڑی پلکیں ہل رہی تھی اور وہ دھیرے سے اپنی آنکھیں کھول کر ادھر ادھر دیکھنے لگی۔ اسے یہ روم جانا پہچانا لگا، جس وجہ سے وہ پھر شانت ہوئی۔ تبھی انترا کے دماغ میں کچھ دیر پہلے کے سارے سینز چلنے لگے اور اس نے ڈر سے بیڈ شیٹ کو کس کر پکڑ لیا۔ تبھی واش روم کا دروازہ کھلا۔ انترا دھیرے سے واش روم کی طرف دیکھنے لگی۔ دانش سلک باتھ روب لپیٹے اس کے پاس آتے ہوئے بولا، تم ٹھیک ہو؟ یہ کہتے ہوئے دانش بیڈ پر انترا کے قریب بیٹھ گیا اور اس کے ہاتھوں کو اپنے ہاتھوں میں بھرتے ہوئے بولا، Everything is fine, silly girl. انترا دانش کی ایسی بات سن کر کس کر اس کے سینے سے لگ گئی اور دھیرے سے بولی، میں بہت ڈر گئی تھی، مجھے لگا کہ میں آپ کو کھو دوں گی اور وہ میرے ساتھ کچھ غلط کر دے گا۔ دانش اس کی پیٹ کو رب کرتے ہوئے سرد آواز میں بولا، کوئی کچھ تمہارے ساتھ غلط نہیں کرے گا، اور جو کرنے کا سوچے گا بھی اسے موت کے علاوہ اور کوئی سزا نہیں ملے گی۔ انترا اس کی بات سن کر دھیرے سے اپنی پلکیں نیچے جھکا لیتی ہے تو دانش اس کی پلکوں پر کس کرتے ہوئے لو وائس میں بولا، یو نو واٹ، یو آر ناٹ این آپشن فار می، یو آر مائی فرسٹ پرائیورٹی، کیونکہ میں اسی طرح ہوں، جو تمہیں نقصان پہنچانے کی کوشش کرے گا اسے یہی سزا ملے گی۔ دانش کی باتیں سن کر انترا دھیرے سے بولی، دانش کیا آپ ایسے ہی ہمیشہ سے ہو؟ کیا آپ ایسے ہی تھے؟ بولو۔ دانش انترا کو غور سے دیکھتے ہوئے بولا، ہاں، اسی لیے میں نے کہا کہ میں جیسا ہوں تمہیں ویسا ہی مجھے اپنانا پڑے گا۔ انترا دانش کی باتوں کو سن کر گہری سانس لے کر کچھ سوچ کر پھر ہاں میں سر ہلا دیتی ہے۔ تبھی انترا کو دکش کا خیال آیا اور انترا دانش سے بولی، دکش کہاں ہے؟ وہ رو تو نہیں رہا؟ میں بہت دیر سے اس سے نہیں ملی۔ دانش اس کی بات سن کر پھر بیڈ سے اٹھ کر پالنے کے پاس آیا جہاں اس سمے دکش سو رہا تھا۔ دانش دکش کو اپنی گود میں اٹھا کر انترا کے پاس لے آیا اور انترا دکش کو اپنی گود میں لے لیتی ہے اور اسے اپنے سینے سے لگا لیتی ہے۔ اسے ڈر لگ رہا تھا اپنے اس چھوٹے سے پریوار کو کھونے سے۔ دانش انترا کو دیکھ کر پھر کسی کو کال کرتا ہے اور کلوزٹ میں چینج کرنے چلا گیا اور کچھ دیر بعد ایک سٹاف ڈنر لے کر آیا۔ تب تک دانش بھی چینج کر کے باہر آ گیا اور وہ ڈنر پلیٹس لے کر سیدھے انترا کے پاس آیا۔ اس نے انترا کو پھر اپنے ہاتھوں سے ڈنر کروایا اور انترا نے چپ چاپ کھا لیا، جس کے بعد پھر دانش نے اسے بیڈ پر لٹا کر ڈراور سے آئنٹمنٹ نکالا۔ دکش کو انترا نے سائیڈ میں سلایا اور کنفیوژن میں دانش کو دیکھنے لگی تو دانش اس کے شولڈر اور نیک پر دھیرے دھیرے آئنٹمنٹ لگانے لگا۔ انترا یہ دیکھ کر دھیرے سے اسمائل کرنے لگی۔ انترا کے اسکریچز پر آئنٹمنٹ لگانے کے بعد دانش اسے کور کرتے ہوئے بولا، اب سو جاؤ۔ یہ کہہ کر دانش نے اس کے ماتھے پر کس کیا۔ انترا پیاری سی اسمائل کرتے ہوئے اپنی آنکھیں بند کر لیتی ہے اور دکش کو اپنے سینے سے لگا کر کچھ دیر بعد سو گئی۔ دانش ان دونوں کو سویا ہوا کچھ دیر تک یوں ہی دیکھتا رہا اور پھر روم سے باہر سیدھے اسٹڈی روم میں چلا گیا۔ اسی طرح دن بیت رہے تھے۔ انترا کے سیکنڈ ایئر کے ایگزام بھی اسٹارٹ ہو چکے تھے، جس وجہ سے وہ اس میں بزی ہو گئی تھی۔ دانش نے اسے ڈسٹرب نہیں کیا تھا۔ اس بیچ ان دونوں میں زیادہ کوئی بات نہیں ہوئی کیونکہ دانش اپنے آفس ورک میں بزی ہو چکا تھا اور انترا اپنے ایگزام میں بزی تھی۔ وہیں دکش کو گھر والے سنبھال رہے تھے۔ انترا بھی رات میں پورا ٹائم دکش کو دیتی تھی۔ دیکھتے ہی دیکھتے 3 مہینے بیت گئے۔ انترا اور دانش ان 3 مہینوں میں بس رات کو ہی ساتھ صرف سوتے اور صبح دونوں اپنے ورک میں بزی ہو جاتے۔ کبھی کبھی انترا شریا کے ساتھ ہوتی، تب اسے شریا کی باتوں میں شیوم کا ذکر سن کر اسے ایسا فیل ہوتا کہ دانش اس سے شاید دور ہو رہا ہو۔ دانش نے اسے ان 3 مہینوں میں نہیں چھوا تھا۔ انترا کو یہ بات اندر ہی اندر بہت پریشان کر رہی تھی۔ حالانکہ وہ باہری طور پر دکش اور پریوار کے ساتھ کافی خوش لگ رہی تھی، پر اندر من میں اسے دانش کا ایسا کرنا پریشان کر رہا تھا۔ ایگزام کے چکر میں انترا نے دانش کو اپنے من کی بات بھی نہیں بتائی تھی اور اس نے سوچا تھا کہ ایگزام ختم ہونے کے بعد وہ دانش سے اپنے دل کی بات کہہ دے گی۔ اور آج پورے 3 مہینے بیت چکے تھے، سارے ایگزام ختم ہو چکے تھے اور انترا شریا کے ساتھ کالج کینٹین میں بیٹھی کافی پیتے ہوئے کافی ریلیکس لگ رہی تھی۔ شریا اس سے باتیں کر رہی تھی، تبھی انترا کچھ سوچتے ہوئے بولی، ویسے اب میرے ایگزام ختم ہو چکے ہیں تو کیا مجھے اب دانش کو اپنے دل کی بات بتا دینی چاہیے؟ شریا اس کی بات سن کر ترنت بولی، تو کیا یار، تم ویٹ کس کا کر رہی ہو؟ ہاں اب تو تمہیں دانش سر سے اپنے عشق کا اظہار کر دینا چاہیے۔ یہ کہتے ہوئے شریا مسکرانے لگی۔ انترا بھی اس کی بات سن کر ہلکی سی اسمائل کرنے لگی और फिर श्रेया से कुछ देर तक बातें करके अपनी जगह से उठते हुए बोली, चलो अब मैं चलती हूँ, दक्ष को भी देखना है। श्रेया भी उसके साथ चलते हुए बोली, हाँ ठीक है, और सुनो जैसा बताया है वैसा करना, क्योंकि आजकल यही ट्रेंड है और दानिश सर को पसंद भी आएगा। और हाँ, जो तुम दोनों के बीच होगा मुझे पूरी बात जाननी है नेक्स्ट डे, ओके? ये कहते हुए श्रेया शरारती स्माइल करने लगी। वहीं अंतरा ये सुनकर ब्लश करने लगी, पर वो मन ही मन हल्की उदासी से बोली, दानिश तो अब मेरे करीब भी नहीं आते, पता नहीं क्या हो गया इनको। कहीं 3 महीने पहले हुए उस विधान वाले हादसे की वजह से दानिश मुझसे नफरत तो नहीं करने लगे। ये बात दिमाग में आते ही अंतरा का चेहरा उतर गया और फिर वो अपनी कार में बैठते हुए खुद को संभालते हुए बोली, नहीं नहीं ऐसा नहीं हो सकता, दानिश ऐसा क्यों करेंगे जबकि उन्होंने खुद मुझे बचाया था उससे, मैं भी ना बहुत फालतू सोचती हूँ। ये कहकर अंतरा गहरी सांस लेकर खुद को नॉर्मल करती है। कुछ ही देर में उसकी कार पैलेस पहुंच गई और अंतरा पैलेस के अंदर आई। अंदर इस समय अथर्व आया हुआ था और दक्ष उसकी गोद में था। दक्ष पूरे 4 महीने का हो चुका था, वो काफी हेल्दी गोलू मोलू और क्यूट सा था। वो अब काफी ज्यादा आवाजें भी निकालता था और अंतरा की सारी कही बातों को अभी से ध्यान से सुनता और समझता था। दक्ष इस समय अपने मुंह में अपनी सारी उंगलियां डाले उसे सक करते हुए अथर्व को देखे जा रहा था। अथर्व उससे प्यार से बातें कर रहा था। अंतरा स्माइल करते हुए उनके पास गई और अथर्व से बोली, भाई आप कब आए? अथर्व अंतरा को देखकर बोला, बस कुछ देर पहले आया और सोचा कि अपने भांजे के साथ कुछ वक्त बिता लूं। वैसे एक बात तो है, ये गया तो बिल्कुल अपने बाप पर है। उसकी बात सुनकर सभी मुस्कुरा दिए। अंतरा भी हल्के से ब्लश करते हुए अपना सर नीचे कर लेती है और फिर दक्ष अंतरा को देखकर अपने हाथों को ऊपर करते हुए आवाजें निकालने लगा। अंतरा दक्ष को अपनी गोद में उठा लेती है और उसके चेहरे को सहलाते हुए बोली, ओ मेरा दक्ष, क्या हुआ आपको, भूख लगी मेरे बच्चे को? ये कहते हुए अंतरा प्यार से उसके चेहरे को चूमने लगी। बिपाशा जी अंतरा के लिए डिनर लगवाते हुए उससे बोली, बेटा दक्ष को फीड करवा कर तुम भी आकर डिनर कर लो। अंतरा उनकी बात सुनकर हाँ में सर हिलाती है और फिर अथर्व से बात करके वो दक्ष को फीड कराने चली गई। अथर्व अभी बैठा था कि उसके पास एक कॉल आया। कॉल पर लीना का नाम देखकर अथर्व का चेहरा बदल गया और वो फिर सबसे मिलकर वहाँ से चला गया। अथर्व अपनी कार में आकर कॉल पिक करते हुए बोला, क्या हुआ, अब तुम मुझे कॉल क्यों कर रही हो? लीना उधर से बोली, ओ डार्लिंग मैं ये कह रही थी कि। तभी अथर्व को लीना की इंटिमेट भरी आवाजें सुनाई दी कॉल की दूसरी तरफ से, जिसे सुनकर अथर्व गुस्से में बोला, तुम जब इस समय बिजी हो तो मेरे पास क्या ये सुनाने के लिए कॉल किया था? लीना अथर्व की बात सुनकर गहरी सांस लेकर बोली, वेट डार्लिंग, मैंने तो इसलिए कॉल किया था कि मैं कुछ दिनों में इंडिया वापस आ रही हूँ, तो तुम रेडी रहना, ओके? लीना की बात सुनकर अथर्व अपनी मुट्ठी बनाते हुए बोला, देखो मुझे पता है ये सब कौन करवा रहा है तुमसे, तो अच्छा यही होगा कि तुम अब मेरा पीछा छोड़ दो। मैं तुम्हें अपने 15% शेयर्स दे चुका हूँ उस वीडियो क्लिप के बदले, और अब मुझसे कोई उम्मीद मत रखना। ये कहकर अथर्व गुस्से से कॉल कट करके दांत पीसते हुए बोला, दानिश तुम ये ठीक नहीं कर रहे। ये कहते हुए अथर्व अपनी कार तेज स्पीड में वहां से लेकर चला गया। वहीं दूसरी तरफ दानिश एक बिल्डिंग के आगे ब्लैक कलर के 3-पीस सूट में खड़ा था और उस आसमान छूती बिल्डिंग को बिल्डअप होते हुए देखकर गहरी स्माइल कर रहा था। उसके साथ खड़ा शिवम उसे देखकर बोला, आज तुम्हारा इतने महीनों का प्रोजेक्ट कंप्लीट हुआ, तो आज क्लब चलते हैं, क्या कहते हो? दानिश उसकी बात सुनकर डेविलिश स्माइल करते हुए बोला, फाइनली ये प्रोजेक्ट कंप्लीट हो गया है तो सेलिब्रेट करना बनता है, लेट्स गो। ये कहते हुए दानिश अपनी कार में बैठ गया। दानिश बिजनेस से रिलेटेड स्टेप्स लेने में किसी की परवाह नहीं करता था, जिस वजह से आज कई सारे बिजनेसमैन के बिजनेस बंद होने की कगार पर थे। दानिश को उन सब से कोई फर्क नहीं पड़ता था, उसका माइंड बिजनेस स्किल्स में काफी शार्प था। इस समय दानिश की कार क्लब की ओर जा रही थी। वहीं पैलेस में अंतरा किचन में थी और वो इस समय दानिश के लिए उसकी फेवरेट डिशेस बना रही थी, क्योंकि घर में चल रही टीवी न्यूज से सबको पता चला था कि दानिश ओबेरॉय ने अपनी एक और कंपनी एस्टेब्लिश कर ली है। ये न्यूज सारे चैनल पर आ रही थी। पैलेस में सभी खुश थे दानिश की ऐसी सक्सेस देखकर, जिस वजह से अंतरा भी बहुत खुश थी और वो दानिश के लिए इस समय अपने हाथों से डिनर बना रही थी। वहीं बिपाशा जी और देविका दक्ष को संभाल रही थी। दक्ष काफी शैतानियां करने लगा था। ध्रुवी और ध्रुव ऑफिस वर्क से आउट ऑफ टाउन गए हुए थे। देखते ही देखते रात हो गई। अंतरा ने ऑलरेडी डिनर कर लिया था और दक्ष को भी फीड कराकर उसे बेड पर ठीक से सुला दिया था और दानिश का डिनर टेबल पर रखकर उसके आने का वेट कर रही थी। रात के 11 बजे अंतरा को दानिश की कार रुकने की आवाज आई। अंतरा के चेहरे पर स्माइल आ गई और वो दानिश के आने का इंतजार करने लगी। कुछ ही देर में रूम का दरवाजा खुला और दानिश अंदर आया। अंतरा दानिश को देखने लगी। दानिश की आंखें हल्की लाल थी, जिससे पता चल रहा था कि उसने ड्रिंक किया था। अंतरा ये देखकर बेड से खड़ी हो गई और दानिश को घूरते हुए बोली, आपने ड्रिंक की है? दानिश अपना कोट रखते हुए अंतरा को ध्यान से ऊपर से नीचे तक देखने लगा। हालांकि वो अभी अपने होश में था और वो धीरे धीरे अंतरा के करीब आते हुए बोला, Yes, I'm drunk, silly girl. ये कहते हुए दानिश ने अंतरा को अपनी बाहों में भर लिया। अंतरा दानिश को धीरे से खुद से दूर करते हुए बोली, प्लीज आप फ्रेश हो जाइए पहले। नो, आई वांट यू। ये कहते हुए दानिश अंतरा को सीधे मिरर के सामने ले आया। क्या किया है दानिश ने अथर्व के साथ? जानने के लिए सुनते रहिए वजह तुम हो, सिर्फ पॉकेट एफएम पर।